بسم الله الرحمن الرحیم. تیرہ لائنوں والا قرآن مجید صفحہ نمبر 76 اور 76، صفحہ نمبر 76 نیچے سے چوتھی لائن، پارہ نمبر 3 رکوع نمبر 13 سورہ آل عمران آغاز آیت نمبر 46 اور 46۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. فیکلم الناس فی المہد وکہلم ومن الصالحین قالت رب انا یکون لی ولد ولم یمسسنی بشر قال كذلك الله يخلق ما يشاء إذا قضى أمرا فإنما يقول له كن فيكون. فيعلمه الكتاب والحكمة والتوراة والإنجيل. صدق الله العظيم. أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی، من الشیطان الرجیم، نہایت مردود شیطان سے. بسم اللہ، اللہ کے نام کے ساتھ، الرحمن جو بے حد مہربان ہے، الرحیم نہایت رحم والا ہے. اس مقام پہ اللہ تبارک و تعالیٰ نے حضرت عیسیٰ علیٰ نبی جینا علیہ السلام کی ولادت کا ذکر فرمایا کہ جب حضرت مریم رضی اللہ عنہ جوان ہوئے اور جوانی کے بعد غسل فرمانے لگے تو اللہ تبارک و تعالیٰ نے جبرائیل علیٰ نبی جینا علیہ السلام کو انسانی شکل میں بھیجا. حضرت مریم رضی اللہ عنہ گھبرا گئے. سورہ مریم میں یہ بات اللہ تبارک و تعالیٰ نے بیان فرمائی کہ انہوں نے جب دیکھا کہ اس حالت میں، غسل کی حالت میں، ان کے سامنے انسانی شکل میں ایک وجود، تو اس وجود کے چہرے پہ، حضرت علیہ السلام کے چہرے پہ نورانیت تو چمک رہی تھی، اس نے یہ تو سمجھ لیا کہ یہ برے ارادے سے نہیں آیا. بہرحال مریم رضی اللہ عنہ نے احتیاط کی وجہ سے وہاں جو کلمات کہے ہیں تو اللہ تعالیٰ نے ان کو بھی بیان فرمایا کہ اگر تم متقی ہے، نیک آدمی، تو بھی تیرے شر سے بچنے کے لیے میں رحمان کی پناہ میں آتی ہوں. تو اس نے کہا کہ میں انسان نہیں ہوں، میں فرشتہ ہوں جو اللہ نے بھیجا ہے مجھے، اور بھیجا اس لیے ہے کہ تجھے بچہ ہونا ہے. تو اس پہ حضرت مریم رضی اللہ عنہا نے یہ بات سن کے کہ انہوں نے بتایا کہ جو بچہ ہوگا وہ اللہ کے حکم سے ہوگا، اس کا نام مسیح، لقب مسیح ہوگا، اس کا نام عیسیٰ ہوگا، وہ ابن مریم ہوگا، مرد کا نہیں ہوگا، عورت کا ہوگا، تو اس سے بچہ ہوگا، دنیا میں بھی اس کو وجاہت حاصل ہوگی، آخرت میں بھی اس کو وجاہت الوقار کی کیفیت حاصل ہوگی، وامن المقرر، اور وہ اللہ کے قریب کی ہو میں سے ہوگا، ان میں سے ہوگا جو اللہ کے قریب ہے. اب یہاں پریشانی ہوئی عیسیٰ مریم رضی اللہ عنہ کو کہ وجاہت تو جب ظاہر ہوگی ہوگی، جب بچہ اس طریقے سے پیدا ہوگا تو لوگ اس کے بارے میں کیا کہیں گے، وجاہت تو بعد میں ظاہر ہوگی، تو پہلے میں کیسے اس بات کو برداشت کروں گی. تو انہوں نے اس بات کی خبر دی جبرائیل علیہ السلام نے کہ ویکلم الناس، وہ کلام کرے گا لوگوں سے، فی المہدی، گود میں، وکہلن، اور ادھیر عمری کی حالت. اب گود ادھیر عمری کی حالت دونوں کو ساتھ بیان کیا، اس کے اندر ایک اشارہ تو یہ ہے کہ وہ گود میں گفتگو کرے گا سمجھدار آدمی کی طرح. जैसा कि बड़ी उम्र का आदमी गुफ्तगु करता है दानाई के साथ, तो ये भी ईश्वर से दानाई के साथ बात करेगा कौन। इस बारे में यह बात गुजारिश की गई थी कि बाद हजरात ने ये कहा कि हजरत मरियम रज़ी अल्लाह अन्हा को तसल्ली दी गई कि ये बच्चा जो है जो बोलने वाला होगा गूंगा नहीं होगा। सवाल ये पैदा होता है कि इस ताबीर करने की ये उन लोगों की आदत है कि जो मौजजात के कायल हैं वह कोई ना कोई ताबीर बयान करते हैं। जैसे कि यह बात गुजारिश की गई थी कि हजरत मूसा अला नबी अलैहिस्सलाम को जब अल्लाह ने हुक्म दिया कि अपनी कौम बनी इसराइल को लेकर आप मिस्र से तशरीफ ले जाएं, तो हजरत मूसा अला नबी अलैहिस्सलाम अपनी कौम को लेकर चले बुहरे कुलज़म के किनारे पे पहुंचे, ठाठें मारता हुआ समंदर और पीछे फिरौन का लश्कर है। तो कौम ने कहा कि हम तो घेरे में आ गए, इन्ना लमुद्रकू, हम तो घेरे में आ गए पकड़े गए। मूसा अगर हमें मरवाना ही था तो वहीं हमें मरवा देता, जरूर हमें समंदर के किनारे ला के तूने मरवाना था। तो हजरत मूसा अला नबी अलैहिस्सलाम ने फरमाया, मैं अपनी मर्जी से नहीं आया, जिस रब ने मुझे भेजा है हिफाजत का इंतजाम भी वही करे। तो अल्लाह तबारक व तआला ने वही नाजिल फरमाई कि आप असा मारे समंदर के साहिल पे। हजरत मूसा अला नबी अलैहिस्सलाम ने साहिल पे ऐसा मारा तो 12 कबीले थे कौम के, 12 रास्ते बन गए। पानी अल्लाह ने जमा दिया, रुक गया, दीवारों की हैसियत अख्तियार कर लिया, पानी के दरमियान 12 रास्ते बने कि हर कबीला अपने अपने रास्ते पे चल पाए। जब ये बनी इसराइल की कौम दूसरे किनारे पे पहुंचने वाली थी और फिरौनी लश्कर इनके ताकुब में पीछे उतरा, तो बनी इसराइल की कौम तो पार हो गए और फिरौन का लश्कर जब बीच समंदर में आ गया तो अल्लाह ने पानी को चलने का हुक्म दे दिया। और ये सारे के सारे, जिनकी तादाद 13 लाख बयान की जाती है, ये सारे के सारे डूब गए। इनकी लाश भी नहीं मिली सिवाय फिरौन की लाश के, जिसको इबरत के लिए अल्लाह ने महफूज किया। अब ये कि इसकी ताबीर यह की गई कि असल में जो समंदर का पानी है उसके अंदर मद और जज़्ब की कैफियत है। जब चांद निकला हुआ हो तो इसके पानी में फैलाव की कैफियत होती है, और अगर चांद की रोशनी ना हो तो समंदर के पानी में सिमटाव की कैफियत होती। जब हजरत मूसा अला नबी अलैहिस्सलाम तशरीफ लाए और अपनी कौम के साथ बहरे कुलज़म में दाखिल हो गए तो उस वक्त चांद नहीं निकला था तो समंदर में जज़्ब की, सिमटाव की कैफियत थी। लेकिन जब फिरौन का लश्कर दाखिल हुआ तो चांद निकला, जब चांद निकला तो पानी के अंदर फैलाव की कैफियत पैदा हो गई, जब फैलाव की कैफियत पैदा हो गई तो फिरौनी लश्कर अपना तवाज़ुन बरकरार नहीं रख सका, इसलिए डूब गया। अब इस ताबीर करने की जरूरत क्या है कि चांद निकालने वाला कौन है? चांद निकालने वाला अभी तो अल्लाह तबारक व तआला है। जब अल्लाह वाज़ेह तौर पर एक बात फरमा रहे हैं कि हमने हजरत मूसा अलैहिस्सलाम को हुक्म दिया कि वो असा मारे, तो मूसा अलैहिस्सलाम ने असा मारा तो 12 रास्ते बन गए। जब अल्लाह एक बार की खबर दे रहे हैं, यहाँ ताबीर करने की क्या जरूरत है? इसी तरह से यहाँ भी बाद लोगों ने यह बात कही कि जी आगोश में गोद में बोलने से मुराद ये है कि यह गूंगा नहीं होगा, तो यहाँ गूंगा होने न होने का जिक्र करने की जरूरत क्या है? और फिर अल्लाह तबारक व तआला ने यह बात आगे भी बयान फरमा दी कि सूरह मरियम में भी यह बात आएगी कि हजरत मरियम अलैहिस्सलाम परेशान हुई, घबराई कि मैं कैसे जवाब दूँगी। तो उसके जवाब में अल्लाह तबारक व तआला ने नबी अकरम से पैगाम भेजा कि आपने रोजे की हालत को जाहिर करना है और इशारा करना है बच्चे की तरह, तो ये बच्चा बोलेगा। जिस वक्त हजरत मरियम अलैहिस्सलाम इनको उठाकर चली है और आबादी में पहुंची तो लोगों ने कहा कि मरियम न तेरा बाप बुरा था न तेरी माँ बदकार थी, या तू कहाँ से निकली, ये कौन सा काम कर जाइए। तो मरियम रज़ी अल्लाह अन्हा ने इशारा किया बच्चे की तरफ कि इसका जवाब ये देगा। अब उन्होंने ये कहा कि जीवन एक काम गलत किया है, काम गलत करने के बाद फिर ये भी कहती है कि बच्चा बोलेगा, ये माँ की आगोश में ये छोटा बच्चा ये कैसे बोलेगा, तो वहां गूंगे होने की बात नहीं है, वो तो एक दिन की बात है। तो वहां इस बच्चे के छोटे होने की हालत में बोलने का जिक्र किया गया है और ये आम मामूल से हटके है, ये मौजजा है। हजरत ईसा अलैहिस्सलाम अलैहिस्सलाम का मौजजा है। तो यहां फरमाया कि अल्लाह तबारक व तआला ने इब्राहिम अलैहिस्सलाम ने इस बात की उनको खबर दी कि वो कलाम करेगा लोगों से फिल महदी आगोश की हालत में, गोद में वकाल और अधेर उमड़ी की हालत। अब यहां फिल महदी फरमाया कि आगोश में और बड़ी उम्र की हालत में अधेर उमड़ी में तो हर एक बात करता है। तो यहां एक इशारा ये है कि अधेर उमड़ी की हालत जैसी गुफ्तगू करेगा वो मां की गोद के अंदर हाकिम की हकीमाना बात करेगा, हिकमत की बात होगी और बच्चों वाली बात नहीं होगी। एक तो ये हजरत का मौजजा हुआ। दूसरा इशारा इसके अंदर ये है कि अधेर उमड़ी में बात करेंगे जबकि उनको 33 साल की उम्र में तकरीबन जिंदा आसमान पर उठा लिया गया, तो कहूलत का दौर उन्हें पहले इसमें नहीं आया। अब कहूलत में जब तक बात नहीं होगी उस वक्त तक उनकी वफात नहीं होगी, और कहूलत में बात कभी कब होगी तो उसकी खबर नबी अलैहिस्सलाम ने दे दी कि उनका नुज़ूल होगा आसमान से क़यामत से पहले, वो दुनियावी जिंदगी की हालत में मौजूद हैं दूसरे आसमान पर, और वो तशरीफ लाएंगे। जब वो तशरीफ लाएंगे तो उस पर गुफ्तगू फरमाएंगे, तो ये कहूलत वाली गुफ्तगू पूरी होगी। तो यहाँ हजरत ईसा नबीन अलैहिस्सलाम पे दोबारा तशरीफ लाने का इशारा इसके अंदर मौजूद है। फरमाया वामिन सवालिहीन, इससे पहले फरमाया वामिन अलमुकर्रबीन, वो मुकर्रबीन में से होंगे, अल्लाह के चुने हुए अल्लाह के कुर्ब वाले होंगे। और यहाँ सालिहीन फरमाया, सालिहीन किस किन को कहते हैं? सालिहीन जमा है, इसके मानी है साले, और साले कहते हैं दुरुस्त काम करने वाले को। कि हजरत ईसा अलैहिस्सलाम वो होंगे अल्लाह के मुकर्रब तो होंगे होंगे और लोगों के साथ भी खैर खाई और भलाई करने वाले होंगे, तो हुकूकुल्लाह भी अदा करेंगे, हुकूकुल इबाद भी अदा करेंगे। तो वामिना सवालहीन और सालीन में से होंगे कि वो हुकूकुल इबाद भी अदा करेंगे और लोगों के लिए भी वो खैर खा होंगे। जब ये खबर दी, अब मरियम रज़ियल्लाहु अन्हा को फिर परेशानी की कैफियत कि कैसे होगा। इससे पहले हजरत ज़करिया अलैहिस्सलाम ने भी सवाल किया कि ऐ अल्लाह, कि ये जो मुझे बच्चा पैदा होगा ये कैसे होगा, मैं बूढ़ा, मेरी बीवी ये बांझ है। तो उनका पूछना इश्तियाक की वजह से था, घबराहट की वजह से नहीं था। इश्तियाक की वजह से था कि क्या सुरत होगी कि मुझे अल्लाह जवान कर देंगे, मेरी बीवी का बांझपन खत्म हो जाएगा, हम दोनों जवान हो जाएंगे, या मुझे दूसरी शादी का हुक्म होगा। तो ये उन्होंने इश्तियाक के लिए सवाल किए। लेकिन यहाँ मरियम रज़ियल्लाहु अन्हा ने जो सवाल किया वो घबराहट की वजह से किया कि कैसे बनेगा। हमें अकाल उन्होंने कहा मरियम रज़ियल्लाहु अन्हा, रब्बी ए मेरे रब, अन्ना यकून कैसे होगा ली मेरे लिए, वाले तुम बच्चा लड़का ये कैसे होगा, वलम यम ससनी और नहीं छुआ मुझे बशर किसी इंसान ने। अब इसमें एक बात तो ये मालूम हो रही है कि छूने से मुराद हाथ लगाना नहीं, ये किनाया है मियाँ बीवी के खास ताल्लुक की तरह, जो बच्चा पैदा होने के लिए जो ताल्लुक होता है उसकी तरफ इशारा, कि मुझे किसी बशर ने हाथ नहीं लगाया। इससे जो दूसरी बात मालूम हो रही है कि मरियम रजी अल्लाह अन्हा कौन है, बशर हैं, खुदा की बीवी नहीं है, खुदा में से एक नहीं है। तो इस नजरिए का रद्द हो रहा है कि वो खातून है, औरत है, जब औरत है तो फिर बशर से ताल्लुक उसका है, वो बशर है, और बशर जो है माबूद नहीं, तो बशर मखलूक है, खुदा नहीं, खुदा की बीवी नहीं, और वो तो वो बशर का जिक्र कर रही हैं कि बशर छुएगा किसको, जो बशर होगा। तो यहाँ मरियम की बशरियत बयान हो रही है। और दूसरा ईसा अलैहिस्सलाम की बशरियत की तरफ भी इशारा है कि जो लड़का पैदा होगा वो बशर होगा, जब बशर होगा तो बशर के छूने से होगा, जब बशर ने नहीं छुआ तो बशर पैदा कैसे होगा, जो ईसा अलैहिस्सलाम की बशरियत की तरफ इशारा है। और उसने कहा यूरे इस्लाम जो नुमाइंदे थे उन्होंने फरमाया कल्ला लिखी, इसी तरह अल्लाह और अल्लाह ताला यखलूक को पैदा करता है, मा यशा जो वो चाहता है, तुझे ताज्जुब क्यों है, یہ اللہ کی قدرت کا اظہار ہے. پھر یہ بات بھی یہاں قابل غور ہے کہ یہاں قال انہوں نے کہا کہا جا اسی طرح, لیکن نہیں کہا جا نہیں فرمایا, کہا جا جیسے میں بتا رہا ہوں اسی طرح نہیں, میں قضا لکھا. تو یہاں حاضا کے وجہ ذالک کا کلام استعمال فرمایا جو دور کے اشارے کے لوگ ہیں. فرمایا کہ یہ بات جو تعجب کی بات ہے, عام معمول سے ہٹ کے بات ہے, تو وہ جو بات ہے وہ ایسے ہی ہوگی جیسے اللہ نے فرما دیا, کہ اگرچہ عقل میں آنے والی بات تھی لیکن اللہ نے جو فرما دیا اسی کے مطابق ہوگا. تو یہاں اس میں اشارہ حاضا کے وجہ ذالک کا کلام استعمال فرمایا اس لیے کہ عام معمول سے ہٹ کر ہے, عقل سے اونچی بات ہے, اس لیے یہاں ذالک کا غلط استعمال ہو رہا ہے. پھر یہ بات بھی آپ دیکھیں یہاں یخلقو ہے, اور حضرت زکریہ علیہ الصلوۃ والسلام کے ذکر میں جو پچھلے رکوع میں بات ہے یہ وہاں یفعلو ہے, کہ اللہ تبارک و تعالیٰ اسی طرح کرے گا, یہاں یخلقو اسی طرح پیدا کرے گا, وہاں یفعلو ہے کہ اللہ کرے گا. کیوں؟ اس لیے کہ یہاں یخلق اور یفعلو میں فرق کیا ہے. یفعلو اور یخلق میں فرق یہ ہے کہ وہاں کام کا ذکر کیا, کیونکہ حضرت زکریا السلام بھی موجود ہیں, بیوی بھی موجود ہے. عام ضابطہ کیا ہے؟ عام ضابطہ ہے کہ مرد عورت دونوں موجود ہوں تو یہ سبب ہے ظاہری بچے کی پیدائش کا. وہاں جو کام ہے وہ ضابطے کے لحاظ سے تو درست ہے لیکن اس لیے ناممکن ہے, مشکل ہے کہ دونوں اس عمر میں پہنچ چکے ہیں کہ جو بچہ جننے کی عمر نہیں ہے, تو وہاں اس لیے لفظ یفعلو استعمال فرمایا. یہاں تو بنیادی سبب ہی موجود نہیں ہے, جب بنیادی سبب موجود نہیں ہے تو اس لیے یہاں اللہ نے یخلقو کا لفظ استعمال فرمایا کہ اللہ پیدا کرتا ہے ما یشاء جس کو چاہتا ہے. اور یہاں ایک اور بات بھی قابل غور ہے, یخلقو من یشاء نہیں فرمایا, ما یشاء فرمایا. من اور ماں کے اندر فرق کیا ہے؟ من جاندار کو کہتے ہیں, ماں بے جان کو کہتے ہیں, کہ اللہ تبارک و تعالیٰ بے جان سے, پانی کی بوند بے جان ہے اس سے پیدا کر سکتا ہے. تو حضرت عیسیٰ علیہ نبیین علیہ السلام کو بے جان ہونے کی حالت میں جاندار بنانا اس کے لیے کیا مشکل ہے. اذا قوا ضابطہ یہ ہے کہ اللہ تبارک و تعالیٰ اذا قوا جو فیصلہ کرتا ہے, یہاں حاکمہ نہیں فرمایا, قضا فرمایا. قضا کا لفظ وہاں استعمال ہوتا ہے عربی زبان میں جہاں فیصلہ کرنے والا اس پہ عمل درآمد کرانے کا اختیار بھی رکھتا ہے, کہ جو فیصلہ کرتا ہے اس کو عملی شکل بھی دے سکے, تو وہاں قضا کا لفظ استعمال ہوتا ہے. اذا قضا جو فیصلہ کرتا ہے امرن کسی کام کا, فانما پس نہیں سوائے اس کے یقول, وہ کہتا ہے لہو اس سے کن تو ہو جا, فیقول پس ہو جاتا ہے. یہ جو اشیاء ہیں بے جان, یہ تمہارے نزدیک بے جان ہیں, اللہ کے نزدیک بے جان نہیں ہیں. یہ بے جان اشیاء بھی اللہ کے حکم کو سمجھتی ہیں اور اس کے مطابق عمل کرتی ہیں. تو فرمایا فإنما یقول پس نہیں سوائے اس کے, تو وہ کہتا ہے لہو اس سے کون. اللہ کے علم میں تو ہر چیز موجود ہے, تو اللہ کے علم میں جب موجود ہے تو اللہ کا حکم بھی وہ سنتا ہے اور اللہ کے حکم پہ عمل کرتا ہے. کون تو ہو جاتا ہے, یقول پس ہو جاتا ہے, تو اس لیے ناممکنات میں سے نہیں. یہاں حضرت مریم رضی اللہ عنہا کے بعد یہ بیان کی کہ مجھے نہیں چھوا کسی بشر نے, اور سورہ مریم میں جہاں تفسیر ہے وہاں ایک بات اور بھی ہے, ولم اکو بغیا, مجھے کسی انسان نے ہاتھ نہیں لگایا, کہ میرا نکاح کسی سے نہیں ہوا تو کیا مجھے نکاح کرنا پڑے گا, کیسے بچہ ہوگا. اور دوسری بات یہ ہے کہ نکاح نہیں کرنا پڑے گا, بغیر نکاح کے پیدا ہوگا. ولم آپو بغیا, تو میں کبھی بدکار رہی نہیں, میں آج تک بدکاری میں نے نہیں کی, تو یہ بغیر بدکاری کے نکاح بھی نہیں ہو اور بدکاری بھی نہ ہو تو بچہ کیسے پیدا ہوگا. تو یہاں اس کے جواب میں فرمایا کہ اللہ جو چاہتا ہے وہ کرتا ہے, تو اللہ تبارک و تعالیٰ جو ہم دے سب عمل ہوتے. تو حضرت جبرائیل علیہ السلام نے ان کے سینے میں پھونک ماری اور حضرت عیسیٰ علیہ السلام کا وجود اس پھونک سے ہوا. اس پھونک سے ہوا تو اس کے بعد اسی حالت میں وہ آبادی سے باہر چلی. اگر پیٹ کے اندر یہ بچہ رہتا اور اسی طرح سے 9 مہینے کی مدت پوری ہوتی تو یہ راز تو پہلے ظاہر ہو جاتا, لہذا یہ 9 مہینے والی مدت نہیں ہوئی. جیسے ہی حضرت جبرائیل علیہ السلام نے پھونک ماری تو یہ اندر کیفیت محسوس ہونے لگی, تو آبادی سے نکل کر وہ ویرانے کی طرف آ گئے. फिर वहां अल्लाह ताला ने बच्चा ईसाई साहब को अता फरमा दिया, किसी नर्स की जरूरत नहीं पड़ी, किसी गाय की जरूरत नहीं पड़ी और किसी डॉक्टर की जरूरत नहीं पड़ी। अब जब बच्चा पैदा हुआ तो कहा कि काश कि मैं मर जाती और लोग मुझे भूल जाते तो मैं किस तरह सामना करूंगी। अल्लाह ने फरमाया कि इसको लेकर चल और तुम रोजे की हालत इख्तियार कर ले और इशारा करना इसकी तरह। तो हजरत ईसा अलैहि सलाम ने इशारा किया उनको लाए तो सबने कहा कि जैसे मैंने ये बात गुजारिश कि लोगों ने कहा कि न तेरा बाप गलत था न तेरी माँ बदकारा थी, तू कहाँ से निकली है, कैसी हो गई, घर खानदान को बदनाम करने वाली ये बच्चा कैसे हो गया। तो हजरत मरियम रज़ी अल्लाह अन्हा ने अल्लाह के हुक्म के मुताबिक इशारा फरमाया ईसा अलैहि सलाम को, ईसा अलैहि सलाम ने गुफ्तगू फरमाई, कहा कि इन्नी अब्दुल्लाह, मैं अल्लाह का बंदा हूँ, मैं अल्लाह ने इब्नुल्लाह ने अल्लाह का बेटा ने अब्दुल्लाह मैं अल्लाह का बंदा हूँ। तो यहाँ भी हजरत ईसा अलैहि सलाम की बशरियत वाज़ेह हो गई और हजरत ईसा अलैहि सलाम का माबूद होना इस बात की नफी हो गई, तो अकीदा जो ईसाइयों का था उसका रद्द हो गया कि हजरत ईसा अलैहि सलाम के अपने अल्फाज कि इन्नी अब्दुल्लाह कि मैं अल्लाह का बंदा, अल्लाह ने मुझे नबी बनाया, अल्लाह ने मुझे किताब अता फरमाई। तो हजरत मूसा अला नबिया ने फिर एक बात और भी वहाँ काबिल हुआ कि जहाँ सूरह मरियम के अंदर हजरत याहिया अलैहिस्सलाम का जिक्र आया है वहाँ अल्लाह ने फरमाया उनको वालिदैन का फरमा बरदार बनाया, वालिदैन से बेहतर सलूक करने वाला, अच्छा सलूक करने वाला बनाया। और मरियम के यहाँ ईसा अलैहिस्सलाम की विलादत का जिक्र है वहाँ अल्लाह ने यह फरमाया कि हमने ईसा अलैहिस्सलाम को क्या फरमाया, ईसा खुद कहा कि अल्लाह ने मुझे नेक बनाया, नेकी करने वाला बनाया अपनी वालिदा के साथ। तो मालूम हुआ कि यहाँ वालिद का जिक्र मौजूद नहीं है। तो याहिया अलैहिस्सलाम में वालिदैन का जिक्र है और ईसा अलैहिस्सलाम में वालिदा का जिक्र है, वालिदैन का जिक्र नहीं। तो मालूम हुआ वो माँ से पैदा हुए हैं, बगैर बाप के पैदा हुए। ये बात भी यहाँ वाजे हो गई। और जो तावीलात की गई हैं कि हजरत ईसा अला नबिया अलैहिस्सलाम की विलादत जो है वो यूसुफ नज्जार के बेटे हैं जो उनकी वालिदा का चचाजात था, वो भी नेक आदमी था, तो उससे निकाह हो गया था मरियम रज़ियल्लाहु अन्हा का, लेकिन रुख्सती नहीं हुई थी तो उन्होंने आम जाबते से हट कर ताल्लुक कायम किया और ताल्लुक की वजह से ये बच्चा पैदा हुआ। तो ये जो सारी बातें हैं तावीलें हैं, अल्लाह हमारे हाल पर रहम फरमाए, इनके असरात से हमारी हिफाजत फरमाए। तो यहाँ अल्लाह ताला ने वाज़ेह तौर पर यह बात बयान फरमा दी और इससे एक लफ्ज़ से इशारा मौजूद है कि ईसा अलैहिस्सलाम बगैर वालिद अल्लाह की कुदरत खासा से पैदा हुए हैं। और यह बात भी इससे पहले गुजारिश की जा चुकी है कि इंसानी विलादत की चार सूरतें हैं, मर्द औरत दोनों मौजूद हों, औलाद हो, ये हकीकी सबब नहीं, ये ज़ाहिरी सबब है। अगर हकीकी सबब होता तो कोई मियाँ बीवी बगैर औलाद के ना होते। तो बगैर औलाद के होना ये रात की दलील है कि ये ज़ाहिरी सबब है जो अल्लाह ने ज़ाहिरी सबब बनाया, अल्लाह की कुदरत। फिर उसके बाद ये है कि दोनों मौजूद ना हो और फिर तकलीफ हो जाए, तो अल्लाह ने इसका इजहार भी फरमा दिया आदम अलैहिस्सलाम, मर्द मौजूद है औरत मौजूद नहीं, हजरत हव्वा रज़ी अल्लाह अन्हा की विलादत हो गई। अब एक सूरत रह गई थी तो अल्लाह ने उस चौथी सूरत को जहर फरमाया अरसे दराज के बाद ईसा अलैहिस्सलाम की तख्लीक में कि माँ मौजूद है बाप मौजूद नहीं। तो अल्लाह तबारक व तआला कि यह कुदरत का इजहार है। तो हमें कि फिर खुशखबरी दी कि भाई अल्लीमुहुल किताब, सिखाएगा अल्लाह तबारक व तआला इसको, इनको हज़रत ईसा अलैहिस्सलाम को, अलकिताब किताब अलहिकमत अलहिकमत अत्तौरात अलइंजील तौरात अलइंजील, चार चीज़ों का जिक्र फरमाया। यहाँ किताब और हिकमत से मुराद क्या है तो इस बारे में जो चीज़ें सामने आती हैं, पहली बात अल किताब ये है, किताब की एक मानी तो किताब की होती है और किताब की एक मानी लिखने के होती है कि अल्लाह तबारक व तआला ईसा अलैहिस्सलाम को लिखना सिखाएगा। नबी अलैहिस्सलाम का इम्तियाज़ है कि हजरत से पहले जितने नबी तशरीफ लाए वो सब लिखने वाले थे, लिखना पढ़ना जानते थे, लेकिन नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उम्मी हैं, बगैर लिखना पढ़ना हजरत ने किसी से नहीं सीखा और हजरत लिखना पढ़ना नहीं जानते थे। तो उम्मी होना हजरत का इम्तियाज़ है और हजरत का कमाल है कि उम्मी होने के बावजूद زبان مبارک سے اعلان نبوت کے بعد علوم و معارف کے وہ دریا اور چشمے ظاہر ہوئے کہ جس کی مثال ہوئی. تو یہاں الکتاب کے ایک معنی جو ہیں وہ لکھنے کے ہیں. تو عیسیٰ علیہ السلام یہ ایسے نہیں ہوں گے, ان پڑھ نہیں ہوں گے, یہ لکھنے پڑھنے والے ہوں گے. وہ حکمت تھا اور یہ دانائی, حکمت کے معنی دانائی کے ہیں, یہ دانائی کی باتیں کرنے والے ہوں گے. اور دنیا کے اندر انسانوں میں سب سے زیادہ دانا کون ہوتے ہیں؟ انبیاء کرام علیہ السلام. اللہ ان کو لوگوں سے سرفراز فرمائے گا اور یہ دانائی کی گفتگو کرنے والے ہوں گے. ان کا ہر کام, ان کی ہر بات عقل مندی کی ہوگی. ایک اشارہ اس کے اندر یہ. دوسرا اشارہ یہ کہ اللہ تبارک و تعالیٰ ان کو کتاب و حکمت سکھائے گا. اور کتاب حکمت کس حالت میں سکھائے گا؟ تورات اور انجیل, تورات اور انجیل کی حالت میں. کہ تورات وہ کتاب ہے موسیٰ علیہ السلام پر نازل, یہ قانون کی کتاب ہے. کہ جس وقت بنی اسرائیل فرعون سے آزاد ہوئے ہیں اس کی غلامی سے, تو انہوں نے کہا ہمارے لیے کوئی احکام کا مجموعہ ہونا چاہیے. تو اللہ نے یہ تورات کتاب عطا فرمائی جو احکام کا مجموعہ ہے. اور انجیل یہ تورات کا تتمہ ہے. کہ تورات کے بعد احکام اور مسائل میں تبدیلی ہوئی ہے, تو تبدیلی انجیل کی شکل میں ہوئی ہے. اور انجیل کے تورات کے لفظی معنی قانون کے ہیں, اور انجیل کے لفظی معنی خوشخبری. تو انجیل میں نبی پاک صلی اللہ علیہ وسلم کی خصوصی طور پر خوشخبری ہے, مبشرم و مبشرم برسولی یاتی من بعد اسمہ احمد. کہ حضرت عیسیٰ علیہ السلام نے فرمایا کہ میں خوشخبری دینے کے لیے آیا ہوں اپنے بعد آنے والے رسول کی, حضرت احمد صلی اللہ علیہ وسلم. نبی علیہ السلام کے دو نام محمد اور احمد, تو انہوں نے احمد نام بیان فرمایا. تو فرمایا کہ یہ تورات اور انجیل, الکتاب اور حکمت سے مراد تورات اور انجیل ہے. کہ تورات اور انجیل اللہ کی کتابیں ہیں, لکھی ہوئی شکل میں ہیں کتابیں, اور ان کے ساتھ حکمت سے بھری ہوگی. جو اللہ کی کتاب ہوگی اس کے اندر حکمت ہوگی. تو اس میں اشارہ یہ ہے, لیکن ایک اشارہ اس کے اندر اور ہے. اشارہ یہ ہے کہ آپ کے ذہن میں یہ بات ہوگی کہ اللہ تبارک و تعالیٰ نے نبی پاک صلی اللہ علیہ وسلم کے حوالے سے یہ بات ارشاد فرمائی کہ لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا من انفسہم یتلو علیہم آیاتی ویزکی ویعلمہم الکتاب والحکمہ. کہ نبی علیہ الصلوۃ والسلام کتاب اور حکمت کی تعلیم دیتے ہیں. تو نبی علیہ السلام کتاب اور حکمت کی تعلیم دیتے ہیں, اور کتاب سے مراد قرآن مجید, اور حکمت سے مراد سنت. اور سنت کا تعین کیسے ہوگا؟ اس کے لیے فقہ. جیسے خود قرآن مجید میں اللہ نے فرمایا وَمَن يُؤْتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا. جس کو اللہ حکمت عطا فرماتے ہیں, اللہ اس کو خیر کثیر عطا فرماتے ہیں. اور خیر کثیر حکمت کیا ہے؟ اس کی وضاحت نبی علیہ السلام نے فرما دی میں یرید اللہ بھی خیر یفقہ فی الدین. کہ اللہ جس سے خیر کا ارادہ فرماتے ہیں اسے فقہ کی نعمت عطا فرماتے ہیں. تو معلوم ہوا کہ حکمت فقہ ہے, کہ احکام اور مسائل کا جاننا اور اس کے عمل کا طریقہ جاننا, اس کو فقہ, اس مجموعے کو فقہ کہتے ہیں. تو حضرت عیسیٰ علیہ السلام تشریف لائیں گے جب دوبارہ زمین پر, وہ تو تورات اور انجیل کے عالم ہوں گے. تو نبی علیہ الصلوۃ والسلام کی شریعت ان کو پڑھائی جائے گی, کہیں وہ دور حدیث کریں گے, کسی علماء سے پڑھیں گے, یا اس کو کیا کریں گے؟ تو اللہ نے پہلے ہی خبر دی کہ پڑھیں گے نہیں, بلکہ اللہ ان کو بذات خود بھی علم عطا فرمائے گا, کتاب کا بھی سنت کا بھی. تو نبی علیہ الصلوۃ والسلام ہی کے نظام کو, حضرت کے دین کے شریعت کے احکام ہی کو وہ نافذ فرمائیں گے. تو یہاں یہ غلط فہمی دور فرما دی کہ حضرت عیسیٰ علیہ نبی جین علیہ السلام تشریف لائیں گے, نبی علیہ الصلوۃ والسلام کی شریعت کو نافذ کرنے کے تشریف لائیں گے. جب شریعت کو نافذ کرنے کے تشریف لائیں گے تو پھر قرآن اور سنت کا علم ان کو کیسے ہوگا؟ اللہ نے فرمایا کہ ہم براہ راست ان کو یہ قرآن اور سنت کا علم سکھائیں گے, اور اس کے مطابق وہ عمل فرمائیں گے. پھر آگے یہ بات فرمائی کہ بنی اسرائیل کے رسول ہوں گے, اور پھر معجزات ان کے بیان فرمائے ہیں, اور ان سے یہ بات ظاہر ہو رہی ہے کہ وہ نہ اللہ ہیں, نہ اللہ کے بیٹے ہیں, نہ اللہ کا جز ہیں, وہ اللہ کے نبی اور رسول ہیں. اس کی تفصیل آگے آئے گی انشاءاللہ, اس پہ کل گفتگو ہوگی. اللہ مجھے بھی آپ کو صحیح فہم صحیح عطا فرمائے. صاحب بہت محبت رکھنے والے اور سرپرستی فرمانے والے بزرگ کل انتقال فرما گئے. کلور کوٹ سے تعلق تھا. حضرت مولانا غلام مصطفیٰ قاسمی صاحب, اللہ نے بڑا ان کو علم عطا فرمایا تھا, اور الحمدللہ بڑی صلاحیتیں تھیں. تو उम्र काफी थी, करीब जमाने में शाह हुसैन हिरन थे, वो बड़े भाई थे, तो मेरे साथ उनका बड़ा शफकत का मामला था। कई प्रोग्रामों में साथ चलते रहे और मुखालिफीन को जवाब भी देते रहे। तो आप एक बार सूरत फातिहा तीन बार से इखलास पढ़ लें ताकि तमाम ईमान वालों के लिए प्रेम हो। آمين آمين آمين برحمتك يا رب العالمين.